I'm not afraid. पनि गति राम्रो त्यसैमाथि हाँसो नाच पनि गति राम्रो त्यसैमाथि हाँसो गोरी नाचौँ भनिहाले भयो भोलि पासो बाँच्न कमर मलाई हेर्न मन छ होइ कान्छी धेरै नान मलाई हेर्न मन छ होइ कान्छी धेरै नान पोहोर परार आउन पाइन रिचका गीतै गाउन पाइन मलाई हेर्न मन छ होइ कान्छी धेरै नान मलाई हेर्न मन छ होइ कान्छी धेरै नान मलाई हेर्न मन छ होइ कान्छी धेरै नान मलाई हेर्न मन छ होइ कान्छी धेरै नान